चलिए जी तफसीर देखते हैं आयत नंबर 85 से। وَإِلَى مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ قَدْ جَاءَتْكُمْ بَيِّنَةٌ مِنْ رَبِّكُمْ فَأَوْفُوا الْكَيْلَ وَالْمِيزَانَ وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا ذَلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ مُؤْمِنِينَ۔ اور ہم نے مدین کی طرف ان کے بھائی شعیب علیہ السلام کو بھیجا، انہوں نے فرمایا اے میری قوم تم اللہ کی عبادت کرو، اس کے سوا کوئی تمہارا معبود نہیں، تمہارے پاس تمہارے پروردگار کی طرف سے واضح دلیل آ چکی ہے، پس تم ناپ اور تول وغیرہ پورا پورا کیا کرو اور لوگوں کو ان کی چیزیں کم کر کے مت دو، اور روئے زمین میں اس کے بعد کہ اس کو درست کر دیا گیا فساد مت پھیلاؤ، یہ تمہارے لیے فائدہ مند ہے اگر تم اس کی تصدیق کرو۔ یہاں سے قوم شعیب کا ذکر ہے۔ ترتیب کے اعتبار سے ہم دیکھ رہے ہیں کہ انبیاء کرام ایک کے بعد دوسری قوم، دوسری کے بعد تیسری قوم کا ذکر ہے۔ پیچھے ہم نے آغاز میں بات کی تھی کہ زمین میں فساد نہ پھیلاؤ اس کی اصلاح کے بعد، ابھی تک ہم فساد کی مختلف قسمیں دیکھ چکے۔ قوم شعیب کے ذمن میں ہم جس فساد کو دیکھیں گے یہ مال کا فساد ہے، اکنامک ڈس آرڈر۔ حضرت شعیب علیہ السلام کون تھے اور کیسے ان کا معاملہ ہوا؟ تو حضرت ابراہیم علیہ السلام کی دو بیویوں کے بارے میں تو ہم بہت جانتے ہیں، حضرت سارہ اور حضرت ہاجرہ، ایک کے بطن سے حضرت اسماعیل پیدا ہوئے تھے، دوسری کے بطن سے حضرت اسحاق علیہ السلام پیدا ہوئے تھے، لیکن ان کی ایک تیسری بیوی بھی تھی جن کا نام قطورہ تھا، قاف توئے واو را قطورہ۔ ان کے بطن سے ایک بیٹا پیدا ہوا تھا جس کا نام مدین یا مدیان تھا، بعد میں انہی کی نسل سے پھر ایک قوم جس کا نام مدین ہوا، علاقے کا نام بھی انہی کے نام پہ پڑا تھا۔ تو وہاں اللہ سبحانہ تعالیٰ نے حضرت شعیب علیہ السلام کو نبی بنا کے بھیجا۔ یہ بستی حجاز کے راستے میں معان کے قریب آتی ہے۔ اس قوم کے دوسرے نام بھی قرآن پاک میں آتے ہیں، مثلاً ایک جگہ ان کو اصحاب الایکہ کہا گیا، یعنی جنگل کے رہنے والے۔ سورہ شعرا آیت 176 میں زیادہ تفصیل سے یہ بات آئے گی۔ تو یہاں حضرت شعیب علیہ السلام کا ذکر کیا گیا۔ اس قوم کے اندر بھی بہت ساری اور چیزیں موجود تھیں، لیکن جو خاص طور پہ اس قوم میں برائی پیدا ہوئی وہ شرک تھا، اور شرک کے ساتھ یہ تھا کہ یہ راہ زنی کرتے تھے، راستوں میں بیٹھ جاتے، چوریاں کرتے، ڈاکے ڈالتے، لوگوں کو اللہ کے راستوں سے روکتے، اور اسی طرح سے پھر ان کے اندر مال میں، یعنی جیسے مالی پرابلم ایسے آئے تھے کہ چیزیں کم کر کے دیتے تھے، تو اللہ تعالیٰ نے حضرت شعیب علیہ السلام کو بھیجا ان کی طرف۔ حضرت شعیب علیہ السلام جو ہیں ان کو اللہ تعالیٰ نے بہت اچھی بات کرنے کا انداز دیا تھا۔ اللہ کے نبی نے فرمایا کہ یہ خطیب الانبیاء کہلائے، یعنی ان کا لقب کیا تھا؟ خطیب الانبیاء، اچھا خطاب کرنے والا، ان کے حسن بیان کی وجہ سے۔ اور جو ہی کسی قوم میں خوشحالی آتی ہے تو ساتھ ہی بے ایمانی شروع ہو جاتی ہے۔ تو حضرت شعیب علیہ السلام کی دعوت کا بھی خلاصہ وہی تھا کہ یا قوم اعبدوا اللہ، اے میری قوم اللہ کی عبادت کرو۔ اور یہاں آپ دیکھیے کہ یہاں مدین ان کو اخاخم شعیبہ کہا گیا، کیونکہ یہ اسی قوم میں سے تھے۔ صرف قوم لوط میں اخاخم کے لفظ نہیں آئے تھے۔ کیا کہا؟ یا قوم عبد اللہ، اے میری قوم اللہ کی عبادت کرو۔ ما لکم من الہ غیرو، تمہارے لیے اس کے سوا کوئی اور الہ نہیں، یہ ہے وہ اصل چیز جس کی دعوت ہر نبی نے دی۔ آپ سوچیے ذرا اس بات کو، کبھی غور سے تو دیکھیں، جب نبی کہتے ہیں اللہ کی عبادت کرو، اللہ کو ایک مانو، قومیں فوراً جھٹ سے کہتی ہیں اچھا جی مان لیتے ہیں، ایک منہ سے کلمہ ہی تو پڑھنا ہے، لا الہ الا اللہ پڑھ لیتے، جان چھوٹ جاتی۔ لیکن اصل بات یہ ہے کہ وہ اتنے بے وقوف نہیں تھے، ان کو پتا تھا کہ یہ لا الہ الا اللہ پڑھنا صرف زبان کی نوک سے نکلا ہوا ایک جملہ نہیں، بلکہ اس کی زد ہماری زندگی پہ پڑے گی۔ یہ لا الہ الا اللہ ہماری تجارتوں کو اللہ کے قانون کا پابند کر دے گا، ہماری زندگیوں کو ضابطوں میں لے آئے گا، کیونکہ توحید کا اثر بندے کی زندگی پہ پڑتا ہے۔ آپ کو بھی جب تک اپنے رب کی معرفت نہیں تھی، آپ نے بھی تو اس بات کو نہیں چکھا تھا نا۔ اب دیکھیے کہ جب لا الہ الا اللہ کی دی معرفت ہوتی ہے نا، اللہ کی عبادت، اس کی بندگی کا مزہ آنے لگتا ہے نا، تو اس کے بعد بندے کی سوچ بدل جاتی ہے، بالکل ایک نیا انسان پیدا ہوتا ہے۔ انسان سوچتا ہے کہ میں کہاں تھا، کل تک کہاں تھی، پھر بندہ بدلتا ہے اپنے آپ کو۔ آج کے مسلمانوں نے آسان حل کیا نکالا کہ کلمہ پڑھتے جاؤ اور من پسند کام کرتے جاؤ، نہیں، وہ قومیں ایسی نا سمجھ نہیں تھیں کہ کام بھی اپنی پسند کے کریں اور کلمہ بھی پڑھتے جائیں۔ اسی لیے جب نبی کہتے تھے کہ لا الہ الا اللہ تو قومیں اس کو فوراً نہیں مانتی تھی، اس لیے کہ وہ اپنے آپ کو ان پابندیوں میں لانا نہیں چاہتی تھی۔ قد جاتکم بینۃ من ربکم، تمہارے پاس تمہارے رب کی طرف سے بینہ آ گئی، روشن دلیلیں آ گئی، اللہ تعالیٰ نے تمہارے پاس دلیل بھیج دی، روشنی آ گئی، کتاب آ گئی، صحائف آ گئے، جو اللہ نے ان کو دیے وہ سب کچھ دیے۔ یہاں بینہ سے مراد حکمت، نصیحت اور حضرت شعیب علیہ السلام کا کلام اور ان کا خوبصورت بات کرنے کا طریقہ مراد ہے۔ دلیل آ چکی ہے مر ربکم، اس سے پتہ چلتا ہے کہ وہ خود نہیں کہتے تھے، اللہ کے حکم سے کہتے تھے۔ اللہ تعالیٰ کے حکم کے ساتھ ہی یہ معاملات آتے ہیں، لہٰذا تم کیا کرو، فَأَوْفُ الْكَيْل، ناپ کو پورا دو، ماپ پورا دو۔ کیل کیا ہے؟ سورۃ مطففین میں ہم جا کے تفصیل سے پڑھیں گے، وَيْلٌ لِّلْمُطَفِّفِينَ، اس میں بھی لفظ آتا ہے الذین اذا کالو، تو کالو جو ہے وہ یہی کیل ہے۔ دینے اور لینے کے پیمانے مختلف ہوتے ہیں، کیل سے مراد پیمانہ ہے، یہ مصدر ہے، اور اوف الکیل والمیزان، میزان فرق الگ سے کہہ دیا، وزن سے ہے، اس سے مراد ترازو ہے، اور یہاں وزن مخذوف ہے۔ بظاہر ایسے لگتا ہے کہ میزان کو سیدھا رکھو، لیکن مراد یہ کہ وزن پورا رکھو۔ ولا تبخسوا الناس اشیاءہم، اور لوگوں کو ان کی چیزیں کم کر کے نہ دو۔ تبخسوا کا لفظ جو ہے یہ بخسن سے ہے، با خا سین اس کا روٹ ہے، نامعلوم طریقے سے کسی چیز کا عیب چھپاتے ہوئے دوسرے کو دھوکہ دینا، یعنی اصل پہ نقل کا شائبہ ہونے لگے، جو چیز تھی وہ کچھ سے کچھ دکھنے لگے، کوئی اور دکھنے لگے، ایسی کو بخس کہتے ہیں۔ کئی اس کے طریقے ہوتے ہیں، مثلاً کسی کے حق کو کم کر کے اس کو نقصان پہنچانا، حقوق میں کمی کرنا، یہ بھی اس سے مراد ہوتا ہے، مالی کمی، کسی کو عزت نہ دینا، حق نہ دینا، بڑوں کا ادب نہ کرنا، جس کی اطاعت واجب ہو اس کی نہ کرنا، اسی طرح عبادات میں کمی۔ آپ دیکھیے کہ مال میں کمی کے آج کئی طریقے ہو سکتے ہیں نا، ایکسپائر ڈیٹ کو چینج کر کے اس چیز کو بیچ دینا کہ یہ فریش ہے۔ اسی طرح آپ دیکھیے کہ کوالٹی کو چینج کر دینا، ہونی وہ سب سٹینڈرڈ لیکن اس کو اعلیٰ قسم کا برانڈ نام لگا کے دے دینا، تو پتہ کیا چلتا ہے کہ اللہ تعالیٰ نے انسانوں کو صرف عبادت کے طریقے نہیں سکھائے بلکہ انسانوں سے معاملات کرنے بھی سکھا دیے۔ اور یہ جو بات آخر میں آتی ہے نا کہ ان کنتم مومنین، اگر تم ایمان والے ہو، اس سے پتہ چلتا ہے کہ ایمان انسان کو صرف عبادات کے طریقے ہی نہیں سکھاتا بلکہ معاملات کی درستگی پر بھی مائل کرتا ہے۔ وہ لوگ جو عبادات کر کے تو بہت تھکے لیکن ان کے معاملات درست نہیں، تو ان کو بہت فکر کرنی چاہیے اس بات کی کہ کہیں ہم اللہ تعالیٰ کی طرف تو نہیں، اللہ تعالیٰ کے حق میں کمی تو نہیں کر رہے۔ پھر آپ دیکھیے کہ یہ جو بات ولا تفسدوا فی الارض بعد اصلاحہا کی بات دوبارہ آ گئی، اس سے پتہ چلتا ہے کہ جب مالی معاملات کو اللہ تعالیٰ کی رہنمائی کے اندر ہم نہیں کریں گے تو اس سے فساد پھیلے گا۔ آج کے دور میں کوئی پھیلا ہوا فساد دکھتا ہے؟ آج ہر ایک کیوں یہ بولتا ہے کہ اکنامکس خراب ہو گئی، کہاں گیا پیسہ، اسی دنیا میں ہی ہے نا، کوئی جلے تو نہیں نوٹ، کوئی پھٹے تو نہیں، اصل یہ فساد ہے۔ جب ہم اللہ تعالیٰ کے بتائے ہوئے طریقوں کی بجائے اپنے من پسند طریقے عام کرنے لگتے ہیں نا، تو اس کا نتیجہ یہی ہوتا ہے کہ بظاہر وہ چیز جو بڑی فلرش کرتی ہوئی، بڑی پھلتی پھولتی ہوئی دکھتی ہے، بعد میں وہ چیز پھر बिल्कुल उसके अंदर कुछ नहीं होती, और दुनिया में फसाद होता ही तब है जब हक वाले को हक ना दिया जाए। आप 10 लोगों का खून निचोड़ के एक को दे देंगे तो वो 10 तो बीमार होंगे, लेकिन जिस एक को ज़्यादा खून दिया है वो भी बीमार हो जाएगा। लिहाजा इस चीज़ को अपनी ज़िंदगी से निकाल दो। हज्जतुल विदा के मौके पे भी अल्लाह के नबी ने फरमाया था कि लोगों, तुम्हारे माल, तुम्हारी जान और तुम्हारी इज्जतें एक दूसरे पर हराम हैं। आज हम देखें कि किस तरीके से दूसरों की चीज़ों को अपने लिए हलाल कर देते हैं। बहुत सोचने की ज़रूरत है इस चीज़ के बारे में कि क्या हमारी ज़ात से तो कोई फसाद नहीं फैल रहा। आज के दौर में तो कोई ऐसा मामला नहीं है कि जिसकी वजह से तबख़स व नास का शिकार हो गए और ज़मीन को इस्लाह के बाद हम बिगाड़ने लगे। हम सबको भी अपने ईमान को चेक करना है कि ज़मीन में फसाद ना करो। यहाँ फिल अर्थ से मुराद वैसे तो पूरी ज़मीन है, लेकिन ख़ास तौर पर मुराद वही मदीन की बस्ती है अगर उन लोगों के टैक्स में देखें। और यहाँ अर्थ से मुराद मट्टी नहीं है, इस पर रहने वाले लोग हैं। लोगों का हक दो, लोगों की बात करो। अमूमन देखिए कि ज़मीनों और मट्टियों की बातें की जाती हैं, लेकिन असल बात यह है कि इंसानों के अंदर अगर कुछ डिसऑर्डर्स होते हैं, उनके हक नहीं दिए जाते, तो फिर यही बात जो है किसी भी माशरे के अमन चैन को लूटने वाली बन जाती है। फिर फरमाया वाला तक़उदु बिकुल्ली सिरातिन तुईदू न वतसुद्दू न अनसबीलिल्लाह, और तुम सड़कों पर इस गरज से मत बैठो कि अल्लाह पर ईमान लाने वालों को धमकियां दो और अल्लाह की राह से रोको और उसमें कजी की तलाश में लगे रहो। वस्कुरु इज़ कुन्तुम क़लीलन फ़कस्सरकुम वन्ज़ुरु कैफ़ काना आक़िबतुल मुफ़सिदीन, और उस हालत को याद करो जबकि तुम कम थे, फिर अल्लाह ने तुमको ज़्यादा कर दिया और देखो कि कैसा अंजाम हुआ फसाद करने वालों का। रिवायात में आता है कि अहले मदीन रास्तों पे बैठ जाते और जो शख्स मुसलमान होने के लिए हज़रत शुएब अलैहिस्सलाम के पास जाना चाहता तो इसको रोकते और कहते कि शुएब बड़ा झूठा है, कहीं तुझे दीन की तरफ से बिगाड़ ना दे। और ये लोग मुसलमानों को भी डराते और कत्ल कर देने की धमकियां देते। ये इबन अब्बास रज़ी अल्लाह तआला अन्हु की रिवायत इबन अबी हातिम, इबन अबी मुनज़िर और इबन जरीर में। तो इसके बारे में ये हुक्म है कि ला तक़ुदू बिकुल्ली सिरातिन, रास्तों में ना बैठो। सिरात दो तरह से हम देखेंगे, रास्ते दो तरह के होते हैं। एक रास्ता होता है हिस्सी रास्ते और एक मानवी। एक तो वही रास्ते हैं ना जैसे प्रैक्टिकली फिज़िकली आप रोड्स पे किसी को बिठा दें। एक ये बैठना होता है अल्लाह के रास्तों में, कोई रास्ते पे रुक जाए और लिटरली लोगों को कंधे से पकड़ के कहे कि तुम किधर जा रहे हो और तुम मत जाओ और ये ठीक नहीं। लेकिन एक रास्ता मानवी भी होता है, ऐसी बातों और ऐसे प्रोपेगंडे को आम कर देना कि जिसको सुन के लोग अल्लाह के दीन से रुक जाएं। आज के दौर में हिस्सी रास्तों पर रोकने वाले तो शायद कम होंगे, लेकिन मानवी रास्तों पे बैठे हुए बहुत सारे लोग हैं। हर बंदा अल्लाह से मदद ही मांगेगा तभी सिराते मुस्तकीम पे चलता रहेगा, वरना तो क्या मौत से पहले शैतान किसी लम्हे भी इंसान को सिराते मुस्तकीम से नीचे गिराता है। अब देखिए कि ख़ास तौर पे कहा कि तुम रास्तों में ना बैठो, अल्लाह के नबी ने भी फरमाया था कि लोगों रास्तों में ना बैठो, हाँ अगर बैठना पड़े तो हक़ अदा करो। पूछा हक़ क्या है, फरमाया कि निगाहों को झुकाओ और आने जाने वालों को सलाम करो, किसी को तकलीफ़ ना दो। और यहाँ सिरात से मुराद दीन का रास्ता भी है, क्योंकि आप देखिए सिरात जमा में आया ना, रास्ता एक ही है लेकिन इसकी कई शाखें हैं। कोई अकीदे की रोड है छोटी सी, कोई अहकामात की रोड है, कोई हदूद की है, ताज़ीरात की है। तो कौम शुएब जब किसी को दीन की किसी शाख में जाता हुआ देखते, किसी रोड पे जाना देखते तो मारते, दुख देते। आज भी तो ऐसे ही है, लोगों को कहीं माली परेशानियों में मुब्तला करके और उनको ये कह दिया जाता है कि देखो दीन पे आओगे तो तुम्हारा माल ख़राब हो जाएगा और देखो तुम क्या करोगे और किस तरफ चल पड़े हो। तो लिहाजा इसमें हर वो चीज़ आ गई जो लोगों को अल्लाह के रास्ते से रोके। अल्लाह ने यहाँ एक बड़ी प्यारी नेमत हज़रत शुएब अलैहिस्सलाम के ज़रिए से याद दिलवाई कौमों को, और वो क्या, वस्कुरु इज़ कुन्तुम क़लीलन, तुम याद करो जब तुम कितने थोड़े थे फिर अल्लाह ने तुम्हें ज़्यादा कर दिया। फ़कस्सरकुम, उसने बढ़ाया। इससे दो बातें पता चलती हैं। पहली बात है कि हक़ के रास्ते में इब्तदा में लोग थोड़े ही होते हैं, یہ نبیوں کی سنت رہی، آپ پیچھے سے پڑھتے آ رہے ہیں، تھوڑے تھوڑے لوگ تھے جو اللہ کے نبیوں کے ساتھ رہے، اور آپ دیکھیے جب بھی کوئی اللہ کے راستے میں لوگوں کو بلائے گا نا، تو عموماً ہم کامیابی کا معیار یہ سوچ لیتے ہیں کہ اس کے ساتھ بہت سارے لوگ ہوں، یہ غلط فہمی ہے. چھوٹی سی آپ کے ساتھ بات کرنا چاہوں گی، اب انبیاء کرام کے قصے چونکہ پورے ہو رہے ہیں اور اگلے پارے میں پھر انشاءاللہ ہم ایک اور اینگل دیکھیں گے. آپ دیکھیے کہ داعی دین یا نبی، ان کی دو طرح کی کامیابیاں ہوتی ہیں، ایک چھوٹی کامیابی ہوتی ہے اور ایک بڑی کامیابی ہوتی ہے. ہمیں اللہ تعالیٰ بڑی کامیابی اور چھوٹی کامیابی کا فرق بتا رہے ہیں، اور وہ کیا ہے، جب کوئی دین کی طرف بلائے نا تو اس کے نتیجے میں لوگ اس کی بات مان لیں، بہت لوگ آنے لگیں، لوگ اس کی تعریف کرنے لگیں، لوگ کنورٹ ہو رہے ہیں، اس کی طرف آ رہے ہیں، تو لوگ سمجھتے ہیں کہ یہ کامیاب ہو گیا، یہ غلبہ ہے، یہ کامیابی ہے. حقیقت یہ ہے کہ یہ چھوٹی کامیابی ہے، یہ اللہ چاہے تو دے دیتا ہے، چاہے تو نہ دے، یہ سراسر اللہ کے ہاتھ میں ہے. لیکن ایک اور کامیابی ہے، سورۃ صف میں جا کے آپ انشاءاللہ اس کی تفصیلات پڑھیں گے، وَأُخْرَى تُحِبُّونَهُمْ، ایک بڑی کامیابی بھی ہے جس کو تم پسند کرتے ہو. نصر من اللہ وفتح قریب، وہ مبلغ کے ہاتھ میں ہوتی ہے، وہ کیا ہے، خود عمل کر لے. دیکھیے منوانا نہیں، لوگوں کو گننا نہیں، تولنا نہیں، بالشتوں سے نہیں ناپنا، کاؤنٹنگ نہیں کرنی. اصل یہ کہ اگر داعی دین اللہ کی طرف بلانے والے نے خود عمل کر لیا، لوگوں کو پیغام پورا دے دیا، حق ادا کر دیا، اب اس کو بڑی کامیابی مل جائے گی. بعض مبلغین ایک غلطی کھاتے ہیں، اور وہ کیا کہ بلا وجہ یہ ذمہ داری اپنے اوپر لے لیتے ہیں کہ ہمیں لوگوں کو منوانا ہے، وہ چھوٹی کامیابی پہ آتے ہیں کہ یہ مان جائیں. پھر اس کا نقصان کیا ہوتا ہے کہ وہ پھر لوگوں کی پسند کا دین پیش کرنے لگتے ہیں، ڈائلیوٹڈ پیوریفائڈ دین، ڈسٹلڈ فلٹرڈ دین پیش کرتے ہیں، پھر ان کو وہ باتیں عام کرنی پڑتی ہیں جو لوگوں کو پسند آئیں، پھر وہ رخصتیں دینے لگتے ہیں، نتیجہ کیا ہوتا ہے کہ اپنا نقصان کرتے ہیں. کبھی کسی دوسرے کی ہدایت کے لیے اپنا نقصان نہ کریں. میں نے جب امریکہ میں آنا تھا، مجھے بہت خوف بھی تھا، ظاہر ہے کہ دین سے تعلق پہلے بھی تھا، لیکن ایک خوف ہے نا ہمارے ملکوں میں، ان ملکوں کا نہ جانے کیوں، ویسے میں نے تو اس کو کبھی پریکٹیکلی نہیں دیکھا، لیکن لوگ سوچتے ہیں کہ مطلب وہاں بہت ہی خرابی ہے، تو بہت ہی اچھے ہمارے عزیز بھی ہیں اور اللہ تعالیٰ نے ان کو بہت علم بھی دیا، ڈاکٹر فضل علیہ صاحب. تو میری جب میں نے ان سے میری ملاقات ہونی تھی اور ان کو پتہ تھا کہ میں وہاں جانے والی ہوں اور تبلیغ کا کام ہے، تو مجھے انہوں نے جو اور نصیحتیں کی اس میں ایک نصیحت کی تھی کہ بیٹا کبھی کسی دوسرے کی ہدایت کے لیے خود گمراہ نہ ہونا. یقین کریں میں نے اس بات کو پلے سے باندھ لیا. انہوں نے کہا کہ بہت سارے لوگ دین کے کام میں جب پڑھتے ہیں نا، تو آہستہ آہستہ پھر وہ دوسروں کی ہدایت کے لیے یا ان کو فائدہ دینے کے لیے اپنا دین خراب کرنے لگتے ہیں. یہ کبھی نہ کرنا، تو اللہ تعالیٰ بہت کام کروائے گا. تو ہمیں بھی اپنے لیے یہی سوچنا ہے کہ جو کامیابی رب سے ملنی وہ لیں گے. یہاں ایک بھی نہیں ساتھ تو کیا ہوا، نہیں تو نہ صحیح، کوئی بھی نہیں تو نہ صحیح. آپ کیوں اپنے آپ کو ناکام سمجھتے ہیں؟ یقین کریں یہ کمپلیکس بہت سارے لوگوں کو دین میں آگے بڑھنے ہی نہیں دیتا. کیا کلاس شروع کروں، دو ہی تو لوگ آتے ہیں، شروع میں 10 آتے تھے اب 2 ہو گئے، تو کیا ہوا؟ آپ کو کیا لگے، آپ کو لگتا ہے کہ 2 بیٹھے ہیں اور باقی کرسیاں خالی ہیں، اللہ نے وہاں فرشتوں کو بھیجا ہوا ہے. اس لیے کبھی چھوٹی چھوٹی کامیابیوں پہ کمپرومائز نہ کریں. اللہ دے دے لوگوں کو، مجمع بھی جمع ہو جائیں، لشکر بھی آ جائیں، وہ بھی تھوڑے ہیں، 10 ہیں تو بھی تھوڑے ہیں، زیادہ ہوئے تو بھی تھوڑے ہیں. تو یہ بات پتہ چلتی ہے کہ ابتدا میں تھوڑے ہوتے ہیں، پھر اللہ زیادہ کرتا ہے. دوسری بات ہے کہ اللہ زیادہ کرتا ہے، فقط سرکم، اس نے زیادہ کیا. بندہ یہ کہے نا یہ میرے شان ہے، واللہ قسم کھا کے کہہ سکتی ہوں کہ اس میں بندے کا ذرا کمال نہیں ہے، یہ سراسر رب کی ہاتھ میں ہے کہ کسی کو زیادہ لوگوں تک اس کی بات پہنچوا دے یا کم تک پہنچوا دے. انسان کو ہمیشہ اپنے کام پہ کوشش کرنی چاہیے کہ میں ایک کے لیے جو سٹینڈرڈ رکھ رہا ہوں وہی مجھے 100 کے لیے ہو. بعض لوگ کہتے ہیں کہ تھوڑے لوگوں میں بات کرتے ہیں، کچھ دیندار تو بہت تھوڑی بات کرتے ہیں، چھوٹی بات کرتے ہیں، اور جہاں بڑے مجمع ہوتے ہیں تو پھر لمبا درس دیتے ہیں. نہیں، یہ نہیں کرنا. جو درس آپ 100 لوگوں میں دے سکتے ہیں نا، وہ آپ ایک میں بھی دے سکتے ہیں. اور جہاں مجھے وہی ان کا واقعہ یاد آ جاتا ہے شاہ اسماعیل شہید کے بارے میں، کہ دہلی کے شاید کسی مسجد میں ان کا درس تھا، بہت بڑا کراؤڈ تھا. خیر درس دے کے جب باہر نکلے تو دیکھا تو ایک شخص بوڑھا تھا، لاٹھی ٹیکتا ہوا آ گیا. और इन्हीं से इन्हीं को रोक के पूछता है कि भाई इधर एक दर्स होना था, वो कब शुरू हो रहा है? तो इन्होंने कहा कि बाबा जी दर्स तो ख़त्म हो गया, और वो तो मैं ही हूँ जिसने ये दर्स दिया। अब ये बात सुन के बाबा जी रोने लगे, हाय मैं तो इतनी दूर से आया हूँ और मैं देर से पहुँचा और इस तरह। अब इन्होंने उसकी तड़प देखी तो कहने लगे कि आप फिक्र ना करें, जो दर्स मैंने इतने बड़े मजमे के आगे दिया है ना, वो मैं आप अकेले को भी दे सकता हूँ, क्योंकि मुझे पता है कि आप सुनने की नीयत से आए हैं। तो जब तक ये ईमान नहीं आ जाता ना कि एक बंदे का भी तो वही दीन है ना, देखिए फ़ायदा तो एक को भी पूरा ही देना है, 100 को भी देना है, तो फिर एक को कम क्यों देंगे? तो लिहाजा कभी लोगों को ना देखें, नंबरों को तो देखा ही ना करें, कितने लोग आपकी बात से फ़ायदा उठा रहे हैं। जितने बेनियाज हो के आप लोगों को फ़ायदा देंगे ना, इंशाल्लाह उतने ही लोग जो हैं अल्लाह ताला उनको खैर पहुंचाएगा। फरमाए वंजुरु कैफ़ काना आक़िबतुल मुफ़सिदीन, और देखो कैसा अंजाम हुआ फसादियों का। ये देखो अंजाम को देखो, फसाद फैल रहा है दुनिया में, बेहयाइयाँ फैल रही हैं, लोग गलत काम कर रहे हैं, और तुम इस चीज़ को देख रहे हो कि ज़्यादा या कम? नहीं, फसाद देखो ज़्यादा है, लोगों को मत देखो, तुम मत करो गलत काम, चुंगियां वसूल ना किया करो, काफलों को ना लूटा करो, डाके चोरियां ना किया करो, लोगों के रास्तों में मत बैठो। इसी से आप देखिए फिर उलमा, ये एक मसला भी हमारे लिए अमल की बात भी निकलती है कि बिला वजह दरवाज़ों में नहीं खड़ा होना चाहिए, रास्तों में खड़े होकर बातें करना शुरू होते हैं। बाज़ ख़वातीन मस्जिद से निकलती हैं जूते पहनते हुए बातों में शुरू हो गई, अब लोग खड़े हैं और खड़े हैं, ऐसा नहीं करना चाहिए। अल्लाह ताला हमें मैनर्ड बनाना चाहता है। और आखिरी आयत पारे की, व इनका नाइफ़तुम मिन कुमा मनु बिल्लसी और सिल तु बिही व ताइफ़तुल्लम यु मिनु फसबिरु हत्ता यहकुम अल्लाहु बैनना वहुवा खैरुल हाकिमीन। और अगर तुम में से कुछ लोग इस हुक्म पर जिसको देकर मुझको भेजा गया ईमान ले आए हैं और कुछ ईमान नहीं लाए, तो ज़रा ठहर जाओ यहाँ तक कि हमारे और तुम्हारे दरमियान अल्लाह ताला फ़ैसला किए देता, और वो सब फ़ैसला करने वालों में अफ़सल है। अब ये पैगाम था हज़रत शुएब का कि अगर तुम में से लोग दो तरह के हो गए हैं, देखिए कि पैगाम एक ही था, दावत एक ही थी, अम्बिया की दावत एक ही होती है, लेकिन लोग दो तरह के होते हैं, लोग दो गिरोहों में आते हैं, एक वो जो रसूल की दावत को मानने वाले होते हैं और दूसरे नहीं मानते, एक छट जाने वाले होते हैं और एक साथ रहने वाले होते हैं। कहा देखो तुम दो हो, एक वो है जो उस दावत पे ईमान लाता है, दूसरा नहीं लाता, अब मैं क्या करूं? अल्लाह पे मामला डाल दो। उन्होंने अल्लाह पे मामला डाल दिया, फसबिरो तुम ठहरे रहो, इंतज़ार करो, हत्ता यहकुम अल्लाहु बैनना, अल्लाह फैसला कर दे। क्या किस बात का फैसला? कि कौन है हक वाले और कौन है बातिल वाले, और इस बात का फैसला कि इंजाम किसका अच्छा होगा, अहले हक कामयाब होंगे या बातिल कामयाब होंगे। और असल में देखा जाए तो इस आयत में अहले ईमान के लिए कामयाबी की बिशारत है और काफिरों के लिए तबाही की धमकी है। और ये जो फैसले करने की बात थी, ये असल में अब उनको दावत दी जा रही है, किस बात की? कि अल्लाह के फ़ैसलों का इंतज़ार करो। यहाँ जो सब्र है ना, ये कुफर पर सब्र का नहीं है। बस कहें कि अच्छा जी ये उन्होंने इजाज़त दे दी कि तुम कुफर करते रहो, नहीं, सब्र कैसा है यानी कि अब इंतज़ार करो। सूरह तौबा आयत 52 में भी आप पढ़ेंगे, फ़तरबसु इन्ना माकुम मुतरब्बिसून, बस इंतज़ार करो और मैं भी तुम्हारे साथ इंतज़ार करने वाला हूँ। और इंशाल्लाह इस कौम का जो रवैया और इनकी जो बातें थी वो अगले पारे के साथ हम मज़ीद देखेंगे, और इस कौम की कुछ बातें ज़ाहिर है वहीं देखेंगे। अल्लाह की तौफीक और उसकी रहमत से पारा पूरा हुआ।